हिजो का दिन हरो नजकीन खुश थे तिमी, आज का दिन हरुमा केना टाढा हुन्छौ तिमी, किना टाढा हुन्छौ तिमी भन मायालु न जाऊ टाढा तिमीलाई मेरो माया भयो झन्गढा, न जाऊ टाढा तिमीलाई मेरो माया भयो झन्गढा, मेरो आँखामा तिमीलाई नै मेरो मनमा तिमीलाई नै, मेरो आँखामा तिमीलाई नै मेरो मनमा तिमीलाई नै, जतातै अङ्ग अङ्गमा सजाइ राख्या छु तिमीलाई, जतातै अङ्ग अङ्गमा सजाइ राख्या छु तिमीलाई, न जाऊ टाढा न जाऊ टाढा न जाऊ टाढा तर्की हिड़दा सताउ थो पछि लागे हाथ समय, हो तर्की हिड़दा सताउ थो पछि लागे हाथ समय, आज किन टाढा हुन्छौ मेरो मनमा माया जगाए, जाऊ टाढा न जाऊ टाढा न जाऊ टाढा। आइदेऊ नजिक अब तिमी मनमा माया सजाएर, हो आइदेऊ नजिक अब तिमी मनमा माया सजाएर, साथै जुनी सँगै जिउला आफ्नै संसार बनाएर, संसार बनाएर, न जाऊ टाढा तिमीलाई मेरो माया भयो झन्गढा, मेरो आँखामा तिमीलाई नै मेरो मनमा तिमीलाई नै, जतातै अङ्ग अङ्गमा सजाइ राख्या छु तिमीलाई, जतातै अङ्ग अङ्गमा सजाइ राख्या छु तिमीलाई, न जाऊ टाढा।